संसार संगीत साहित्य को अनुपम संगम व्यास को भूमि भानु को देना दमौली एफएम हे ठूला बड़ा पजेरो शरार जाने ठूला बड़ा पजेरो शरार जाने हामी गरीब सधैं भरि आदि पेट खाने मत राई झुमा झुमा क्या मसी क्या कि छु राई झुमा चाँदै सुन्न छैन म त सुन्या किनै गर्छु कस्तो रमाइलो छ एकदम नाइट टु मिट यु दमौली एफएम 94.2 मेगा हर्जमा शनिबार के शनिबार 12 बजे बजे सुन न के त अनि फन के जको फन हैन होलिडे फन हजुर तपाईँलाई काटकुटी लगाउन म दिवाकर भट्टराई साता सातामा आउँछु तपाईँ पनि सक्नुहुन्छ भने सिधै आउनुहोस् 0965167181 थिचेर तपाईँ सुताउनु होला नि फेरि हेलो हजुर गुड आफ्टरनुन एन्ड नमस्ते स्वागत छ यहाँहरू सम्पूर्णलाई कार्यक्रम हुरिडे फनको प्रतीक्षामा रहनुभएका तमाम तमाम आदरणीय श्रोता मित्रहरूको माझमा उपस्थित भइसकेको छु आज यो शनिबारको दिनमा सेल्फ अपरेटिङ सिस्टमबाट कार्यक्रम हुरिडे फनको लागि उपस्थित भइसकेको छु म दिवाकर भट्टराई हामी कार्यक्रम हुरिडे फोनमा तपाईँहरूसँग प्रत्यक्ष रूपमा फोन सम्पर्कमा रहेर रमाइलो कुराकानी गर्नेछौँ र विशेषतः यस कार्यक्रमलाई दमौली ससेज कर्नर जुन चाहिँले पुरस्कारको प्रायोजन पनि गरेको छ र तपाईँहरू मध्येबाट हामी एकजना उत्कृष्ट साथीलाई छनौट गर्नेछौँ र उत्कृष्ट साथी त्यहाँ जान सक्नुहुनेछ यानि कि भनौँ दमौली ससेज कर्नर जान सक्नुहुनेछ र कार्यक्रममा आउनको लागि तपाईँले डायल गर्नुपर्ने हुन्छ 0655 561 7081 नम्बर तपाईँ डायल गरेर हामीसँग आउनुपर्ने हुन्छ कुराकानी गर्नको लागि र कुराकानी गर्न आउँदाखेरि विभिन्न किसिमका हास्य व्यङ्ग्यले भरिएका सामग्रीहरू पनि तपाईँहरूले हामीलाई ल्याउनु पर्ने हुन्छ अथवा भनौँ सुनाउनु पर्ने हुन्छ र यतिखेर भने कार्यक्रमको सुरुवातमा कोही साथी हाम्रो लाइनमा आउनुहुन्छ उहाँलाई स्वागत गरौँ नमस्ते नमस्ते को बोल्नु भएको कहाँबाट श्यामगाबाट आशा सारू के छ आशाजी हाल खबर सबै ठिक छ बसिराख्नु भएको छ है ए उठिरहनु भएको छ है कस्तो गाह्रो अनि दसैँ चाहिँ कतिको लागेको छ दसैँको चलपल चाहिँ कतिको छ श्यामगातिर तपाईँलाई चाहिँ हल्का हल्का लागेको छ है ए हल्का हल्का लागेको छ फेरि धेरै अलिक बढी लाग्नलाई त फेरि मदिरा त होइन नि त दसैँ होइन ओके ठिकै छ आशाजी कार्यक्रममा आउनु भएको छ है त्यही त पके पनि अब आउनु भए पछाडि नआएर भयो त होइन अनि आज के सुनाउनुहुन्छ हामीलाई कार्यक्रममा चारवटा जोक्स भने पछाडि यो कार्यक्रम त तपाईँको लागि नै समर्पण गर्दा पनि हुने नै भएको नि यसरी त कहाँ ओके ठिकै छ सुनाउनुहोस् चारवटामा एउटा सुनाइहाल्नुहोस् अर्को बाँकी सुन्ने नसुन्ने हाम्रो डिसिजन ल अनि विद्यार्थी भाइ बहिनीहरू तिमीहरू कहिले हाँसेपछि रोछौ भनेछ के अनि एकजना विद्यार्थी सोचेर भनेछ कि म हाँसेपछि रोछु सर भनेछ अरे के हाँसेर रोछौ तिमी भनेछ अरे के हिजो बाटोमा हेर्दा हेर्दा एकजना केटी लडे थियो अनि त्यसपछि म हाँसेँ त केटीले जुरु चुकेर गालामा पड्का अनि त्यसपछि मरोछु सर भनेछ अरे के आशाजी भने पछाडि त्यस्तो धेरै ठुलो काण्ड घटिसकेको रहेछ अब मलाई मेसेज नै भन्न मिलेन होइन ओके ल, धेरै मिठो खालको प्रतिभा सुनाइदिनु भयो यहाँलाई, धेरै धेरै धन्यवाद। अब चारवटा सुनाउँछु भन्नुभएको थियो होइन, के छ अब अरू चाहिँ सुनाउनु मन लागेको छ कि लागेको छैन? ओके ल ठिकै छ, ओके अर्को अर्को हप्ता अर्को अर्को समयमा चाहिँ सुनाउँदै जानु होला है त आशाजी। ओके अहिले छुट्टी, नमस्ते भाइ। उहाँ हुनुहुन्थ्यो आशा सारु, आउनुभएको थियो स्यामगाबाट आउनु भएको थियो र आफ्नो प्रतिभा उहाँले पनि सुनाउनु भएको छ, अथवा भनौँ उहाँले निकै रमाइलो तरिकाबाट एउटा जोक सुनाएर जानुभएको छ। यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ। हजुर नमस्ते। हजुर नमस्ते। नमस्ते, कसलाई नमस्कार गरे? यहाँको शुभनाम भनिदिनुहोस् त। हजुर मैले अनिता श्रेष्ठ थर्पुबाट। अनिता श्रेष्ठ थर्पुबाट, हजुर। अनि के छ अनिताजी, आरामै हुनुहुन्छ? एकदम आरामै छु, पानी परिरहेछ। ए भनेपछि पानी परिरहेछ है? हजुर त्यही त नि। ल ठिक छ, दमौलीमा पनि पानी परिराखेको थियो भर्खरै, मात्र अलि पानी चाहिँ परेको छैन है, यो शीतलो दिन परेको छ। अनि दसैँ चाहिँ कतिको लागिराखेको छ, चहल पहल कस्तो छ थर्पुतिर? ए आज जमरा राख्नु भयो भने पछाडि जमरा पकाइराख्नु भयो, टाउकोमा राख्नु भएको त होइन जमरा, टाउकोमा चाहिँ जुम्रा राख्छन् है। तपाईँले दसैँको लागि चाहिँ जमरा राख्नुभयो होइन? हजुर। ओके त ठिक छ, पक्कै पनि हाम्रो अब यो निकै रमाइलो तरिकाबाट मनाउने चाड दसैँ होइन? ल ठिकै छ, धेरै दसैँको बारेमा नभनौँ है। र आज कार्यक्रममा आउनुभएको छ, हामीलाई के सुनाउनुहुन्छ? हजुर हजुर, त्यही त के सुनाउनुहुन्छ? एउटा सानो सायरी जस्तो। ए हुन्छ, सुरु गर्नुहोस्। गुना गर्दा गाला पाएँ, गुना गर्दा गाला पाएँ, बैगुनीको चाला पाएँ, एक्लै बाँच्न गाह्रो थियो, भेट्दा लाग्थ्यो माला पाएँ, गुना गर्दा गाला पाएँ, सुख थियो गहिरिने, सुख थियो गहिरिने, लसारी दिने छाला पाएँ, सोझो मनले माया गर्थे, फसाउने जाला पाएँ, बैगुनीको चाला पाएँ, छोडी गयो टाढा तिमी, छोडी गयो टाढा तिमी, मरेको चाहिँ हाल भए, तिर तिको भोको थिए, तर रित्तो थाल पाएँ, गुण गर्दा गाल पाएँ, बैगुनीको चाल पाएँ। यति नै धन्यवाद दिन चाहन्छु। अह धेरै मिठो रचना है, निकै रमाइलो तरिकाबाट सुनाइदिनु भयो, मिठो भावना है, वास्तवमा रचना निकै राम्रो थियो, वास्तवमा यहाँको जीवनमा चाहिँ यस्तो नपरोस् है। अनिताजी कार्यक्रममा आइदिनु भयो, धेरै धेरै धन्यवाद। अहिले चाहिँ हामी छुट्यौँ, नमस्ते। नमस्ते। ओके, उहाँ हुनुहुन्थ्यो अनिता श्रेष्ठ, आउनुभएको थियो थर्पुबाट र आफ्नो रचना अथवा भनौँ आफ्नो प्रतिभा चाहिँ उहाँले पनि प्रस्तुत गर्नुभएको छ र तपाईँहरू पनि जुट्न सक्नुहुनेछ, हामीसँग आउन सक्नुहुनेछ। र यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्ते। नाता धेरै जित भयो, नाता धेरै हार, तर पनि चुडेन बिजुलीको तार, गन्तव्यमा पुग्ने मैले धेरै कोसिस गरेँ, अलिकति बाँकी थियो बिचैबाट झरे, धेरै ठुलो आशा थियो, सोचेको मान्छे बिहे, सोचेको मान्छे जाने मेरो, त्यही गई आफ्नो लक्ष्य पुरा गरी झर्ने मेरो, पहिला यसै बढ्दै गयो, जित पाउने आशा भयो, कर्म मेरो यस्तै रहेछ, आशा टुटी खरानी भयो। देवजी त्यही त साह्रै भावुक, आज साथीहरूलाई अलिकति भावुक भावुक सुनाउनु भएको छ, कतै म रोइहाल्ने भनेर होला, म फेरि रुने मोडमा छैन है, गाह्रो बुढा भाजु पनि आएर त्यसो बुढा भाजुसँग गफरन गरेन गरे, धन्यवाद दिन चाहन्छन् है, गफर मिल्दैन है। ए गफरे तपाईँ अलिक पछि गरौँला है। ए हुन्छ हुन्छ, कता बाटोमा हुनुहुन्छ हो? होइन होइन, म कोठामै हो। ए कोठामा हुनुहुन्छ, 84 वर्ष पुगिसक्यो होला, अलिकति बोल्न अलिक अप्ठ्यारो भयो होला, कि होइन र? ए त्यस्तो है, भने पछाडि त्यही त भाइ बहिनी छ हेर, त्यही हाँस्दै गरे। होइन त्यस्तो होइन देवजी, खास किन हाँसेको थाहा छ तपाईँलाई? यो देवजीले कस्तो स्याड स्याड भावनाहरू सुनाउने भनेर हाँस्दिन्छ ल्याएर, के भन्नु? भाइ बहिनीले खाना खुवाउनु भयो दादा? होइन न, खाना त खाइसकेको, होइन सँगै खाएको नि, भाइ बहिनीले ल्याएर खुवाइदिन्छु भनेर कि। ए अनि तपाईँले चाहिँ खानुभयो? मैले भएको छैन दादा, खानु भएको छैन। तपाईँले चाहिँ खानुभएको छैन? ओके ल ठिकै छ, आज एकादशी चाहिँ अलि होइन है, आज औँसी परेर रहेछ। त्यही त भनेपछि हाम्रो देवजीले जमरा राख्नुभयो तपाईँ पहिलेदेखि राख्नुभयो होला जमरा त राखेको राख्यो होइन बेलुका राख्नु पर्ला माटो र गोबर सबै मुसेर मोलेर त्यो कराई त्यही त भनेपछि पहिलेदेखि राख्नुभयो होला भनेको फेरि तपाईँले त्यही त है भनेपछि टाउकोमा जमरा चाहिँ पहिलेदेखि राख्नु भएको थियो ओके ठिकै छ देवजी धेरै नै हाँस्छ फेरि अलिक मुड पनि छैन हाँस्ने होइन अनि जस निकै रमाइलो खालको भावना सुनाउनु भयो अनि अनि अनि ए जोक्स पनि सुनाउनुहुन्छ ल जाओस् न त एउटा जोक्स ल एउटा देशमा क्या एउटा मात्र दुईवटा चाहिँ देशमा होइन एउटा देशमा क्या एउटा हात नभएको मान्छे रहेछ क्या दुइटै हात नभएको है पछाडिपट्टि चाहिँ त्यसले घावा रहेछ अनि म अलिक घावाको अब मजाले चिलाएको अब के हाले म त पुरा डान्स हाने पुरा डान्स हानेको अनि गरेर बसेर आएर रहेछ क्या एक्लै न गीत पनि छ न यो पुरा डान्स हान्दै बसेर आएर रहेछ अनि साथीहरू गएर अनि ओ भाइ के किन अब यस्तो पुरा डान्स हाने खोइ गीत हानेको किन यहाँ डान्स हानेको किन भने मेरो यहाँ पछाडि ढाडमा चिलाए छ कनाउनु मिल्दैन त्यो डान्स हानेर बसेको भनेर भनेछ देवजी त्यही त साइडमा वा सोल्टी वा भनेर हैरानु भने कस्तो सोल्टीलाई लास्टै मनु पर्दैछ क्या है ओके ठिकै छ धेरै मिठो मिठो खालका प्रस्तुतिहरू यहाँले पस्काउनु भयो त्यसको लागि हाम्रो देवजीलाई धेरै धेरै धन्यवाद हजुर भन्नुहोस् दशैंको लागि शुभकामना ओके ल ठिकै छ तपाईँलाई पनि धेरै धेरै शुभकामना र अरू श्रोताहरूलाई पनि शुभकामना है त्यही त तपाईँको साइडमा हुनुहुन्छ होला नि ल ठिकै छ देवजी कार्यक्रम आइदिनु भयो धेरै धन्यवाद अहिले छिटो नमस्ते ओके नमस्ते उहाँ हुनुहुन्थ्यो देव थापा मगर व्यस्तीबाट आउनुभएको थियो निकै रमाइलो खालको साथी हुनुहुन्छ र उहाँसँग कुराकानी हामी गरिसकेका छौँ र यतिखेरको क्रममा भने कोही साथी हुनुहुन्छ फेरि पनि हजुर नमस्ते चिठी लेख्दा माथि लेख्नु पर्छ तिथि मिति मैले तिमीलाई माया गर्छु तिमीले माया नगर यत्रै रीति दादा नमस्कार त्यही त भने तपाईँले माया धेरै गर्नुहुँदो रहेछ होइन नमस्कार हेलो हजुर त्यही त नमस्कार भनेर चाहिँ यसो नमस्कार भनेर फर्काउनु नि तपाईँ पनि किन कता टोलिआएर बसिरहेको दुईचोटि नमस्कार ए दुईचोटि नमस्कार ल ठिकै छ कसले नमस्कार गर्नु नाम भनिदिनुहोस् म मिरलुङबाट राजीव भण्डारी मिरलुङबाट राजीव भण्डारी होइन हजुर अनि के छ मिरलुङतिरको खबर भनिदिनुहोस् ए एकदम त ठिक छ माथि आगोसम्म घाम लाग्यो तल पानी पऱ्यो अरू के ए कस्तो रमाइलो है यस्तो बेलामा त फेरि सेलको बिहे हुन्छ भन्छ नि होइन होइन त राजीवजी हजुर भन्छ नि भन्छ नि के अरे है तपाईँको चाहिँ बिहा भएको छैन छैन अहिले भर्खर सामेल हुनसक्छ है हुनसक्छ ओके ल ठिकै छ भनेपछि अब जे हुन्छ समयसँगै होइन त्यही त सबै कुरा थाहा हुने कुरा भएन होइन अनि दसैँको चलपल कतिको लागेको छ हाम्रो राजीवजीलाई लाइनु पर्ने जति लागेको छ है त्यही त धेरै लागोस् धेरै शुभकामना यहाँलाई पनि है त्यही त अनि तपाईँलाई पनि भनौँ न मलाई लागिरहेको छ है कन्ट्रोल गर्नु ए होइन ढल्ने सम्भावना नै छैन कि अलि कन्ट्रोल तरिकाबाट लागिरहेको छ है त्यही त सानो भाइहरू फेरि अचम्म लाग्यो भनेर हैरान्छ क्या ओके राजीवजी कार्यक्रम आइदिनु भएको छ है आज हामीलाई के सुनाउनुहुन्छ सानो जोक सुनाउनुहुन्छ हुन्छ जोक सुरु गर्नुहोस् 1 2 3 गो कुनै ठाउँमा चाहिँ राम र गोविन्द भन्ने एकदमै साथी रहेछन् अरे मिल्ने साथी अनि तिनीहरूको यस्तो दिन बित्दै थियो अरे एक दिन त रामलाई त ट्याक्टर डिभी पार्दै थियो अरे क्या युएसएबाट जाने डिभी अन्त राम चाहिँ युएसए गएछ अरे गोविन्द चाहिँ युएसए गएछ अरे राम चाहिँ आफ्नो साथी गयो नि ऊ चाहिँ अब त्यति गाउँतिर हल्लिएर यसो गाई बस्ती हेरेर बसिरहेको अरे अनि गएको अब 2 दिन वर्ष बितिसकेपछि गोविन्दले उताबाट फोन हानेछ अरे अनि रामलाई फोन हानेर यसरी भनेछ ओ साथी यार सके गर्दैछस् म गो बोलेको गो बोलेको उता उता उसको त पारा अब छुट्टै भयो आउँदै थिएन नि उसले गो बोलेको कि गो बोलेको म भनेर उसले खिच्छाउँदै बोलेको थिएन रामले चिन एड गरेर सोधेछ अरे होइन को मेरो कोही गोरु सोरु साथी होइन को गोरु भनेर सोधेछ अरे अनि उसले म तेरै साथी गोविन्द कि भनेर उसले पुरै नाम भनेपछि उसले भनेछ अरे अनि त के गर्दैछ भन्दाखेरि त्यो गोविन्दले सोधेपछि रामले भनेछ म त यता गाई हेर्दै यार अन्त के गरिरहेछ जस्तो भन्दा ए म त यता बिन्दासले बिताइरहेको छु भनेर गोविन्दले भनेछ अरे अनि गोविन्दले चाहिँ रामले चाहिँ आफ्नो साथीलाई गाउँलेलाई हेर्दै भनेछ अरे ओ तैँले 12 गाउँमा चिनास् भन्दाखेरि रामले भनेछ अरे चिनेन यार कोर त भन्दाखेरि साला कहिले यस्तो गभर्मेन्ट सम्बन्धी जानकारी भएको चिनी तैँले भनेर हेपेर बोलेछ अरे अनि फेरि जस्टिङलाई चिनास् भन्दाखेरि चिनेर भनेको रामले अनि कहिले म्युजिक चाहिँ मेरो थाहा हो नि यस्तो पाखेल भनेर उसले त्यस्तो घिडी चाल्ने बोलेपछि रामले नि लास्ट रिटेट गरेर भनेर तैँले बिर्सेला चिन भन्दाखेरि गोविन्दले भने अरे अह चिनेन को अरे यार भन्दाखेरि तेरो श्रीमतीको नयाँ बोयफ्रेन्ड भनेर लागिदिन्छ अरे कि राजुजी हजुर त्यही त सानो भएर हाँसेर फेरि मलाई हाँस्नै थिएन नि ल ठिकै छ निकै रमाइलो खालको प्रतिभा अथवा हुनु जो सुनाउनुभयो हाम्रो राजीवजीलाई धेरै धेरै धन्यवाद आगामी दिनमा पनि आउँदै गर्नु होला अहिले चाहिँ हामी सिटुक्क लाएर छुट्यौँ राजीवजी है त नमस्ते ओके नमस्ते उहाँ हुनुहुन्थ्यो राजीव भण्डारी मिर्लिङबाट आउनुभएको थियो र जोस सुनाइसक्नु भएको छ र यतिखेरको क्रममा भने फेरि पनि अर्को साथी आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गरिहालौँ सम्पर्कमा लिइहालौँ हजुर नमस्ते नमस्ते अनि कहाँबाट को बोल्नु भयो माझ फाँडबाट है सुनिता घरती भन्नुभयो होइन अनि के छ सुनिताजी हालखबर सुनाउनुहोस् एकदम ठिक छ है तपाईँको एकदम ठिक छ भने हाम्रो पनि एकदम ठिक छ है अनि सुनिताजी यो दसैँ चाहिँ तपाईँलाई कतिको लागेको छ ए दसैँ तपाईँलाई एकदम लागिरहेको छ है अझ धेरै लागोस् शुभकामना है अनि कार्यक्रममा आउनुभएको छ सुनिताजी आज हामीलाई के सुनाउनुहुन्छ के भन्नुभयो ए गाजल भन्नुभयो कि गजल भन्नुभयो त्यहीँनिर कन्फ्युज भयो कि ल ठिकै छ हुन्छ सुनिताजी गजल सुनाउनुहोस् एकदम छोटो तरिकाबाट थोरै सकेसम्म थोरै सेर मात्रै सुनाइदिनु होला है त अह सुनिताजी सुरु गर्नुहोस् अन्ना भन्दा पनि रक्सी के गरे कि हत्तेरिका फेरि आँखा झिङ्ग्याएर के गरे कि हत्तेरिका तल्लो कोठा मेरो थियो तल्लो कोठा मेरो थियो मथिल्लोमा तिमी बस्थ्यो सुन्याको गाल पर्न के गरे कि हत्तेरिका अन्ना भन्दा पनि रक्सी के गरे कि हत्तेरिका सँगै बस्दा गरुडाको हुन्छु छाए परे जस्तो सँगै बस्दा गरुडाको हुन्छु छाए परे जस्तो त्यतै बस भन्दा यता के गरे कि हत्तेरिका अनि फेरि आँखा झुन्क्याएर के गरे कि हत्तेरिका मन थाम्न सक्दिनँ म भन्ने कुरो थाहा छैन मन थाम्न सक्दिनँ म भन्ने कुरो थाहा छैन सँगै गोरी माझमा ल्याएर के सरे कि हत्तेरिका फेरि आँखा झुन्क्याएर के गरे कि हत्तेरिका सबै कुरा त लेखेको छैन लेखे त यही गजल लेखे फेरि आँखा तारेर के गरे कि फेरिका खाना बन्द पनि रक्सी के गरे कि फेरिका आँखा झिन्क्याएर के गरे कि सुनिताजी निकै मिठो गजल सुनाउनु भयो वास्तवमा यो गजल चाहिँ कसले लेख्नु भयो हो तपाईँ आफै लेख्नु भएको है त्यही त ओके ल ठिकै छ यो गजल मैले एकपटक सुनिसके जस्तो पनि लाग्यो है निकै रमाइलो पनि छ र धेरै धेरै धन्यवाद मिठो गजल सुनाइदिनु भयो त्यसको लागि र अहिले चाहिँ हामी छिटिनुपर्ने हुन्छ है त सुनिताजी ओके बाबाई उहाँ हुनुहुन्थ्यो सुनिता घरती आउनुभएको थियो माझ फाँटबाट आउनुभएको थियो र निकै मिठो तरिकाबाट गजल सुनाउनु भएको थियो र तपाईँ आउन सक्नुहुनेछ विभिन्न किसिमका कमेडी भावका अथवा उनी हास्य व्यङ्ग्यले भरिएका प्रतिभाहरूलाई तपाईँ हामी माझमा सुनाउन सक्नुहुनेछ प्रस्तुत गर्न सक्नुहुनेछ यतिखेर भने कोही साथी हुनुहुन्छ नमस्ते फुल त दियो प्रिया पातै नभएको मुस्कान त दियो प्रिया दाँतै नभएको नमस्ते तपाईँ कस्तो मान्छे भने दाँतै नभएको मुस्कान किन दिनुभएको त को बोल्नुभयो कहाँबाट म पुरन्दीबाट लक्ष्मी गुरुङ पुरन्दीबाट लक्ष्मी गुरुङ है हजुर अनि के छ लक्ष्मीजी आरामै हुनुहुन्छ मेरो पनि एकदम ठिकठाक छ अनि यस्तो मिठो चाहिँ कसले लेखिदिनु भएको कि आफै लेख्नु भएको आफै लेख्नु भएको है ए त्यहाँदेखि ल ठिक छ मुस्कान चाहिँ दिनु तर दाँत भएको चाहिँ दिनु होइन अर्को चोटिबाट मुस्कान दिँदा होइन त ओके लक्ष्मीजी, अब त दसैँ पनि निकै लागिरहेको छ, तपाईँलाई चाहिँ कति लागेको छ? अब आजबाट दसैँ निकै घटस्थापना भइहाल्यो आज होइन, यहाँलाई चाहिँ दसैँ कतिको लागेको छ? अह लक्ष्मीजी तपाईँ भन्नै लजाउनु भयो भने दसैँ कतिको लागेको छ भन्दै थिए। दसैँको चलपल कस्तो छ त्यतातिर पुरन्दीतिर सुनाइदिनुहोस् न, हाम्रो सम्पूर्ण साथीहरूलाई सेयर गरिदिनुहोस्। सुन्नु भएको छैन? सुन्नु भएको छ, ओके ठिकै छ। केही सुनाउन चाहनुहुन्छ कार्यक्रम मार्फत, जोक्सहरू सुनाउन चाहनुहुन्छ? हुन्छ, छोटो चुड्किला सुरु गरिहाल्नुहोस्। एकादशमा बाबु र छोरा मात्रै रहेछन् है, अनि बाबु आमा पनि त हुनु पर्ला नि त फेरि। ल ल ठिकै छ, दुईजना मात्रै थियो, अनि के भयो? अनि बाबुले भन्दैछ अरे ए छोरा त ठुलो भएपछि के बन्छस् भनेछ अरे, अनि छोराले भनेछ अरे म त ठुलो भएपछि कि त डाक्टर बन्छु कि त झाँक्री बन्छु भनेछ अरे, अनि बाबुले भनेछ अरे किन छोरा भनेछ अरे, अनि छोराले भनेछ अरे डाक्टर र झाँक्री बन्यो भने नारीहरूको हात त समत्न पाइन्छ भनेछ अरे। अह लक्ष्मीजी भने पछाडि त्यस्तो पो भएछ है कुरो होइन, तपाईँ चाहिँ के भन्ने विचार छ नि? अहिले चाहिँ केही नभनौँ होइन, कि सोच्दै हुनुहुन्छ कि डाक्टर झाँक्री बन्ने विचार त छैन नि यहाँको? त्यही त हाँस्नु भयो, अब भित्र कुरा के छ अब नभनिहालौँ होइन लक्ष्मीजी? त्यही त धेरै साथीहरूले सुन्नु भएको छ, फेरि थाहा पाउनु हो नि गाह्रो पर्छ भनेर नभन्नु भयो होला कि। ठिकै छ, कार्यक्रममा आइदिनु भयो धेरै धन्यवाद लक्ष्मीजी, आगामी दिनमा आउँदै गर्नु होइन, अहिले छिटो नमस्ते। ए सम्झनुहुन्छ है, ल ठिकै छ, कतिजना जतिर सम्झनुहुन्छ? हुन्छ सुरु गर्नुहोस्। हुन्छ धन्यवाद। अनि मेरो साथीहरू छ अनिता, विष्णु, उषा, विविता, राजेश, पिङ्क सबैलाई। ओके ठिकै छ लक्ष्मीजी, दुई तिनजनाले भन्नुभएको थियो, चार पाँचजनाले सम्झाउनु भयो। ओके ठिकै छ, जे भए पनि अब घाटा लाइ नै लाइहाल्यो होइन, अहिले चाहिँ हामी छिट्यौ। नमस्ते। ओके भाइ, उहाँ आउनुहुन्थ्यो लक्ष्मी गुरुङ आउनुभएको थियो पुरन्दीबाट, र उहाँसँग पनि हामी कुराकानी गरिसकेका छौँ। र तपाईँ भर्खर मात्र रेडियो सेयर खोल्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ दमौली एफएम र यो कार्यक्रम होलिडे फोन। हामी आउने गर्छौँ कहिले पके पनि यहाँलाई थाहा छ, शनिबार नेपाल बाढीको समाचार पश्चात 12 बजेको पके पनि यहाँहरूलाई सबै कुरा थाहा छ है। र यतिखेर भने कोही साथी हुनुहुन्छ? नमस्ते दर्शन। नमस्ते दर्शन, को बोल्नुभयो? शुभनाम शीतल। त्यही त शीतलजी आज आउनुभयो है, कहाँबाट शीतलजी? मनपाङबाट आउनुभयो होइन? त्यही त तपाईँ आउने बित्तिकै कस्तो शीतल भयो क्या, पानी पनि परिराखेको होइन, पानी पर्न चाहिँ रोक्यो अनि शीतलजी आउनु भएपछि शीतल भयो, घाम चाहिँ नलागोस् है शीतलजी। हुन्छ लाग्दैन लाग्दैन, त्यही त अब शीतलजीले भनेपछि लाग्यो भने त घामलाई पनि के बाँकी छान्न मिल्छ र होइन। ओके ठिकै छ शीतलजी, कार्यक्रममा आउनु भएको छ, कार्यक्रमलाई कतिको माया गर्नुहुन्छ? एकदम धेरै, मलाई भन्दा नि। कस्तो है, तपाईँलाई भन्दा नि कार्यक्रमलाई त्यति धेरै माया गर्नुहुन्छ है। त्यही त कार्यक्रमको नाम चाहिँ के होला थाहा छ तपाईँलाई? थाहा छ नि, ल भनिदिनुहोस् त। अर्कै श्रृङ्खला भन्नुहोला नि त। ए के अर्कोचोटि सम्झेर अर्को हप्ता भन्ने होइन, बिर्सेर भन्ने अब त्यति त। ए त्यही त है, फेरि आज चाहिँ अब सम्झिहाल्नु भएको छ है, अरूचोटि चाहिँ बिर्सेर भन्नुहुन्छ हो। ठिक छ, ओके, जे तपाईँको विचार होइन। अनि आज कार्यक्रममा आउनुभएको छ, के सुनाउनुहुन्छ? छोटो गीत। छोटो गीत कस्तो भयो, गीत पप हो कि आधुनिक हो कि लोकगीत हो कि हिन्दी गीत हो? लोकगीत है, लोकगीत। ए लोकगीत गाउनुहुन्छ, हुन्छ ल ठिकै छ, एकदम छोटो गाउनु होला है त, कमेडी गीत त होइन नि, भन्दै भयो भन्दै भयो, जे परे पर्ला होइन। ल ठिकै छ, सुरु गर्नु सुरु गर्नुहोस्। काउन्टडाउन दिनु ए, काउन्टडाउन दिनुपर्छ, कति 1 2 3 मात्रै कि 5 4 पनि भन्नुपर्छ? अलिक छोटो दिनु ए, छोटो दिन्छु ल। ओके 1 2 3 गो। झुके छिटो वा वा वा, बोली मिठो वा वा वा, तिम्रो हाम्रो माया टुङ्गो मा पुरा है छिटो, खान्छ भन्छन् साराले पारले तिम्रो मेरो जोडी झकास्नेछ भन्छन् सारले तिम्रो मेरो जोडी बबाल्नेछ भन्छन् सारले। शीतलजी हजुर, त्यही त तपाईँहरूको जोडी कस्तो राम्रो है, सबैले त्यही भन्छ होइन। निकै मिठो तरिकाबाट गीत सुनाउनु भयो, पक्कै पनि यो गीतमा मात्रै हो होइन, र निकै रमाइलो गीत सुनाइदिनु भयो यहाँलाई। धेरै धेरै धन्यवाद शीतलजी, कार्यक्रममा आउँदै गर्नु होला आगामी दिनमा। अहिले छिटो नमस्ते। ओके भाइ, उहाँ हुनुहुन्थ्यो शीतलजी, आउनुभएको थियो मनपाङबाट आउनुभएको थियो। आज दिन पनि निकै शीतल परिरहेको छ, त्यही भएर पनि हाम्रो शीतलजीको फोन चाहिँ फ्याटर लाग्यो होला है। र यतिखेर भने कोही साथी आउनु भएको छ, आउनु भएको छ पक्कै हो, यहाँहरूले पनि फोन सुन्नुभयो होला। ओके ठिकै छ, उहाँलाई लिनु नै पर्ने हुन्छ यतिखेर भने। यतिखेर भने कोही साथी हुनुहुन्छ हाम्रो सम्पर्कमा, उहाँलाई सम्पर्कमा लिइहालौँ। हजुर नमस्ते। नमस्ते, कहाँबाट को बोल्नु भयो? बेनिकोलबाट खुसीजी आउनुभयो है। अनि खुसीजी एकचोटि खुसी तरिकाबाट हाँसिदिनुहोस् न ल, जे परे पर्ला। हाँस्नुभयो खुसीजी? एकदमै हाँस्नु भयो है, एकदमै भनेको चाहिँ धेरै हाँस्नु भयो भने हो। ल ठिक छ, धेरै खुसी लाग्यो, मजाले हाँस्नुभयो त्यसको लागि। र कार्यक्रममा आउनुभएको छ, आज के सुनाउनुहुन्छ? जोक सुनाउनुहुन्छ? ओके ठिकै छ, तपाईँको जोक सुरु गर्नुहोस्। बेनीकोटमा तपाईँको भाइ अनि तपाईँ दिदी हुनु हुनु नै भयो होइन? बाबु तपाईँ बाबु नानी के खोज्न आएको भने, अनि बाबुले भने पढुस पढुस भने, अनि दिदी चाहिँ डरायो अरे के, बाग देखेर डरायो अरे के, पढुस खोज्न भन्छ। हाम्रो भाषामा पढुस भन्छ, तपाईँहरूको भाषामा चाहिँ आयम भन्छ भने अरे कि। अनि हाम्रो हाम्रो भाषामा कडुस भन्छ, तपाईँहरूको भाषा इच इच भन्छ भने अरे के। अन्त अन्त भाइले त अनि दिदी दिदी अनि कडुस भनेको कडुस खानामा लगाएर अनि भाइलाई अन्त त्यस्तो फेला पऱ्यो, अनि आउँदा आउँदा आउँदा उसलाई त धेरैसम्म गऱ्यो अरे कि दुई पछि त। अन्त कडुससम्म गरेपछि त अनि घर फर्केपछि त कडुसभित्र त सबै किरा अरे कि, किरा किरा अरे, अनि खानै पाएन अरे। अन्त अनि भाइले अनि भाइहरू अरे कि एकदम कडुस भएको, दिदी तपाईँले मलाई कडुस गर्न लिएर गएको, तपाईँले किन किरा किरा भने पहि भित्र खोजन के अरे पहिले त राम्रो थियो नि, भित्र त किरा रहेछ नि, के गर्ने भनेर अनि दिदीलाई करायो अरे भाइले, दिदी दिदीलाई करायो अरे। खुसीजी निकै खुसी बनाइदिनु भयो तपाईँको जोक्सले है, त्यही त नि कति लामो धन्नै लामो भइरहेको होइन। मैले त तपाईँ बाघ भन्दै हुनुहुन्थ्यो, मैले त बाघ त बाघ सानो बाघ हो जस्तो लाग्यो, म्याउ गरेर हुन्छ जस्तो कि, यस्तो खालको कि सानो, त्यही त। ओके ठिकै छ लक्ष्मीजी, लक्ष्मी भन्दा फेरि खुसीजी यहाँलाई धेरै धेरै धन्यवाद, मिठो प्रतिभा सुनाइदिनु भयो त्यसको लागि। अलिक छुट्टी नमस्ते। फेरि कविता सुनाउनुहुन्छ? हुन्छ सुरु गर्नुहोस्, सुरु गर्नुहोस्। के अरे म जस्तो कखमा हस्किरहन्थ्यो उसले कखमा लिने मान्छे, म मरेर के भयो म जस्तो हजार जस्तो पाइन्छ। भने पछाडि सकियो अब होइन खुसीजी, त्यही त एउटा जोक सुनाउनु भयो, एउटा कविता सुनाउनु भयो, एउटा कथा पनि सुनाइदिनुहुन्छ? होइन होइन ठिकै छ, कथा आए पनि नसुनाउनुलाई किनकि हामीसँग समय छैन फेरि है अब, त्यही भएर पनि। ओके ठिकै छ, अहिले चाहिँ हामी सुटुक्क लाएर छुट्यौँ है त खुसीजी, नमस्ते। ओके उहाँ हुनुहुन्थ्यो खुसी गुरुङ, बेनीकोटबाट आउनुभएको थियो, र उहाँसँग पनि कुराकानी भइसकेको छ। आज धेरैजना साथीहरूले धेरै प्रतिभा लिएर आउनुभयो, आज बिचमा खासै गीतहरू पनि सुनिएन। अब क्रममा भने एउटा रमाइलो खालको गीत सुन्नेछौँ, गीत पछाडि आज विजेता को हुनुभयो त उहाँको नाम लिएर म आउनेछु। तपाईँ भने यो रमाइलो खालको गीत सुन्दै गर्नुहोला। काटेर पूर्वमा नानी छाउनु छ नयाँ नेपाल बनाउन जनताको शासन ल्याउनु छ नयाँ नेपाल बनाउन जनताको शासन ल्याउनु छ कालो बादल फाटेर पूर्वमा नानी छाउनु छ खोरिया खन्ने हातहरूमा नयाँ सिपो भर्नु छ खोरिया खन्ने हातहरूमा नयाँ सिपो भर्नु छ भिराला पाखाहरूमा नयाँ बिउ छर्नु छ भिराला पाखाहरूमा नयाँ बिउ छर्नु छ हातेमालो गर्दै गर्दै अघि बढ्नु छ टोल टोल गाउँ गाउँमा दियो बल्नु छ कालो कालो बादल फाटेर निकै रमाइलो गीत सुनेका थियौँ। यसमा आवाज थियो अश्विनी घिमिरेजीको आवाजमा, निकै रमाइलो गीत हामी सुनिसकेका छौँ। निकै देश नै अहिले अलिकति एउटा संविधान सभाको चुनावतिर लागिराखेको पनि बेला भइराखेको छ र त्यस्तै गरेर अब यो दसैँ तिहार लगायतका चाडपर्वहरू पनि आइराखेको छ। निकै माहौल निकै तातिराखेको छ र आज कार्यक्रममा जति पनि साथीहरू आउनुभयो, आज आउनुभएको थियो आशा सारू स्याङ्गाबाट, अनिता श्रेष्ठ आउनुभएको थियो थर्पूबाट, देव थापा व्यास्टीबाट, राजीव भण्डारी मेर्लुङबाट, सुनिता घरती माझकुरबाट, लक्ष्मी गुरुङ पुरन्दीबाट, शीतलजी आउनुभएको थियो मनपाङबाट र अन्तमा हुनुहुन्थ्यो खुसी गुरुङ बेनिकोटबाट। सम्पर्कमा हुनुहुने तपाईँ सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद र स्पेसली धेरै धेरै धन्यवाद दिन चाहन्छु। राजीव भण्डारी मेलुङबाट आउनुभएको थियो, बधाई छ राजीवजीलाई। राजीवजीले प्राप्त गर्नुभएको छ दमौली सर्सेज कर्मा गएर खाजा खाने टिकट प्राप्त गर्नुभएको छ, त्यसको लागि एक हप्ताभित्रमा उहाँ आउनुपर्ने हुन्छ दमौली एफएमको सम्पर्क कार्यालयमा। र यतिजेलसम्म जति पनि साथीहरूले फोन ट्राई गर्नुभयो यहाँहरू सम्पूर्णले, पक्कै पनि अर्को हप्ता अवश्य पनि यहाँहरूका फोन लाग्नेछन् र जति पनि साथीहरू आउनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। कार्यक्रमलाई सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद। कार्यक्रमको बारेमा कुनै सुझाव सल्लाह अनि प्रतिक्रियाको लागि कार्यक्रमको ठेगाना कार्यक्रम घरेडी फोन दमौली एफएम 94.2 MHz व्यस्तै बालमन्दिर चोक दमौली तनहुँको ठेगानामा तपाईँ पत्र गरेर पठाउन सक्नुहुनेछ र आउँदै गरेको यो विजया दशमीको यहाँहरू सम्पूर्णलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै ब्याकग्राउन्डमा बजिरहेको छ दशैँको निकै रमाइलो गीत रहेको छ, यो गीतलाई नेपथ्यमा छाड्दै अर्को हप्ता रमाइलो गर्न आउने बाचाको साथ सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईलाई पनि बिदा दिनुहोस्। तपाईँको साथ शुभ रहोस्, नमस्ते। Thank you. Oh,